بسم الله الرحمن الرحيم فتحا مبينا مدینہ مدینہ اللہ تعالیٰ کے اس امت پر بے شمار انعامات ہیں. معلوم نہیں ہم بار بار غیر مسلموں سے کیوں مرعوب ہو جاتے ہیں. ماضی بھی اس امت کا روشن ہے, مستقبل بھی کامیاب اور تابناک ہے, اور الحمدللہ حال بھی اتنا برا نہیں کہ ہمیں کوئی مایوسی ہو, کوئی پریشانی ہو. آج کل اسرائیل اسرائیل کا شور ہے, فلاں نے تسلیم کر لیا, فلاں تسلیم کر لے گا, فلاں تسلیم کرنے والا ہے. ہم کہتے ہیں کہ اسرائیل نے تباہ ہونا ہے, اسرائیل ضرور تباہ ہوگا. قسم اس اللہ تعالیٰ کی جس کے قبضے میں ہماری جان ہے, جو کائنات کا خالق اور مالک ہے, کہ اسرائیل ضرور تباہ ہوگا, وہاں اسلامی حکومت قائم ہوگی. پھر کیا پریشانی ہے؟ وہ بد نصیب مسلمان حکمران جو اسرائیل کو تسلیم کر رہے ہیں, وہ نہ مسلمانوں کا کچھ بگاڑ سکتے ہیں اور نہ اسلام کا. ہاں, وہ اپنی بد نصیبی, اپنی محرومی, اپنی خباثت, اپنی غلامی اور اپنی شقاوت کو پکا کر رہے ہیں. یہ سب ذلت کی موت مارے جائیں گے, تاریخ میں ان کا نام کالے حروف سے لکھا جائے گا, یہ قیامت تک اپنی قوم کے دشمن کہلائیں گے. اسرائیل کو تسلیم کرنے سے نہ ان کی عمر بڑھے گی, نہ ان کا قد, نہ ان کی عزت بڑھے گی اور نہ اقتدار کے دن, نہ ان کی شان بڑھے گی اور نہ ان کی طاقت. یہ پہلے بھی غیر محفوظ ہیں, اسرائیل کو تسلیم کر کے یہ اور غیر محفوظ ہو جائیں گے. یہ پہلے ہی خوف زدہ ہیں, اسرائیل کو تسلیم کر کے ان کے خوف میں مزید اضافہ ہو جائے گا. یہ پہلے ہی غلام ہیں, اسرائیل کو تسلیم کر کے ان کی غلامی اور ذلت مزید بڑھ جائے گی. کیونکہ اللہ تعالیٰ کا یہودیوں کے بارے میں حتمی فیصلہ ہے, ضربت علیہم الذلۃ والمسکنہ, اللہ تعالیٰ نے ذلت اور محتاجی کی مہر ان پر پکی کر دی ہے. دیکھا نہیں ایک ایک سے بھیک مانگ رہے ہیں کہ ہمیں تسلیم کیا جائے, دن رات سازشیں کر رہے ہیں کہ کسی طرح ہم بچ جائیں. بھلا یہ بھی کوئی زندگی ہے؟ ساری دنیا میں نفرت کا نشان یہودی, ساری دنیا میں بخل اور کنجوسی کی مثال یہودی, ساری دنیا میں شرارت اور خباثت کی علامت یہودی. دن رات کماتے ہیں, پیسہ بناتے ہیں, اور پھر وہ تمام پیسہ کسی فضول لابنگ یا ناکام سازش پر برباد کر دیتے ہیں. دجال کے پیروکاروں میں سے ایک مہرہ ٹرمپ آیا, اس نے عربوں کی گردن پر اپنی ایرانی چھری رکھی اور ان سے اسرائیل کو تسلیم کرا لیا. کیا یہ بھی کوئی فتح ہے؟ دوسروں کے سہارے اپنے وجود کو تسلیم کرانا کون سا کمال ہے اور کون سا کارنامہ؟ اسرائیل دنیا بھر کا زور لگا کر فلسطین کے نہتے مجاہدین کو آج تک ختم نہیں کر سکا. حماس کے فدائی اور اسلامی جہاد کے جانباز آج بھی وجود رکھتے ہیں, ساری دنیا ان کے وجود کو تسلیم کرتی ہے. ہمارے مسلمان حکمران خود کو مسلمان کہلوا کر بھی اگر فلسطین کے شہدائے کرام سے غداری کر رہے ہیں تو وہ اپنا ہی نقصان کر رہے ہیں. ان حکمرانوں کی مسلمان عوام میں نہ کوئی عزت ہے نہ مقبولیت, یہ ظلم و جبر کے ذریعے مسلمانوں پر مسلط ہیں, مگر ان میں سے آج تک کسی کا بھی انجام اچھا نہیں ہوا. اور یاد رکھیں کہ اسرائیل کو تسلیم کرنے والوں کا انجام تو بہت برا ہوگا. یہ حکمران پلاسٹک کے لفافے ہیں, یہ اپنی عوام پر شیر اور غیروں کے سامنے گیدڑ ہیں. ان کے اسرائیل کو تسلیم کرنے سے اسرائیل طاقتور اور محفوظ نہیں ہوگا, بلکہ وہ مزید کمزور اور غیر محفوظ ہو جائے گا. قیامت قریب ہے, اس لیے سارے کافر اور سارے منافق متحد ہو رہے ہیں, مگر ہمیں احساس ہو یا نہ ہو, ان کو اچھی طرح معلوم ہے کہ مسلمان بہت تیزی سے طاقت پکڑ رہے ہیں اور اسلام بہت تیزی سے پھیل رہا ہے. ممکن ہے آپ حضرات کو میری یہ باتیں عجیب لگیں, کیونکہ میڈیا نے آنکھوں پر پردے ڈال دیے ہیں. وہ میڈیا کے زور پر اپنی طاقت کا رعب مسلمانوں پر مسلط کرتے رہتے ہیں. جھوٹی فلمیں, جھوٹی ویڈیوز, جھوٹا پروپیگنڈا اور جھوٹی طاقت. یہ اتنے طاقتور ہیں تو کرونا کا مقابلہ کیوں نہیں کر پا رہے؟ کھانسی بخار کے ایک معمولی سے جرثومے نے ان سب کو کھلے بازار میں بے آبرو اور بے وقار کر دیا ہے. یہ مسلمانوں کو بتا رہے تھے کہ چاند بھی ہمارے قبضے میں ہے اور زمین بھی اب ہماری ہے, ہم جو چاہیں دیکھ سکتے ہیں اور جسے چاہیں مار سکتے ہیں. اللہ تعالیٰ نے ان کے دعووں کی تردید میں انسانوں کو کئی بڑے بڑے نشان دکھائے, مثلاً افغانستان میں امریکہ اور نیٹو اتحاد کی شکست, عراق سے امریکہ کی ناکام پسپائی, لیبیا میں ان کی ذلت, شام میں ان کی حزیمت. مگر یہ لوگ میڈیا کے زور سے آنکھوں پر پردے ڈالتے رہتے ہیں, آنکھوں پر پردے ڈالتے رہے. اب اللہ تعالیٰ نے ایک چھوٹا سا جرثومہ اتارا, اتنا چھوٹا کہ خوردبین میں بھی نظر نہیں آتا. اس جرثومے نے ساری دنیا کو الٹ کر رکھ دیا. وہ جو سائنس کو نعوذ باللہ معبود کا درجہ دیے بیٹھے تھے, اب حیران ہیں کہ ابھی تک کرونا سے دفاع کی دوا تک تیار نہیں ہو سکی, اور کرونا ان پر ایک کے بعد دوسرا وار کر رہا ہے. پرسوں کی خبروں میں تھا کہ برطانیہ میں کرونا نے نیا حملہ کیا ہے, اور اس بار اس نے اپنا حلیہ بھی تبدیل کر لیا ہے. انڈیا میں کرونا کے مریضوں کی تعداد 1 کروڑ سے اوپر جا چکی ہے. अमेरिका में भी कई लाख लोग कोरोना से मारे जा चुके हैं। अब चलाओ ना अपना एटम बम, अब उड़ाओ ना अपने B-52, अब मुकाबले पर लाओ ना अपने राफेल और मिराज। लोग कहेंगे कि आप कोरोना के कारनामे यूं बयान कर रहे हैं जैसे कि वो कोई मुसलमान मुजाहिद हो। बात यह है कि आज कुफर ने अपनी ताकत का ढंडोरा पीट कर जिस तरह लोगों को अपना ज़हनी ग़ुलाम बनाया हुआ है, इस ताकत और रोब को तोड़ने के लिए हमारे ज़माने के मुसलमान मुजाहिदीन ने बहुत कुर्बानियाँ दी हैं। एक नज़र इन मुसलमान माओं पर भी डालें जो अपने नौजवान बेटों को कफन तक न दे सकें। क्या ये कुर्बानियाँ रायगा जाएंगी? अल्लाह ताला का वादा है कि वह अपने खुफिया और ज़ाहरी लश्करों के ज़रिए मुजाहिदीन की नुसरत फरमाते हैं। ग़ज़वा अहज़ाब के बारे में फरमाया कि अल्लाह ताला ने मुसलमानों की इमदाद के लिए ऐसे लश्कर भेजे जो नज़र नहीं आते थे। अल्लाह ताला के लश्कर बेशुमार हैं। अल्लाह ताला के लश्करों को अल्लाह ताला ही जानते हैं कि वो कितने हैं। अफ़गानिस्तान से लेकर फ़लस्तीन तक, कश्मीर से लेकर बोस्निया तक, बर्मा से लेकर माली तक, क़ुरबानियों, शहादतों और जाँबाजियों की जो तारीख इस ज़माने में मुजाहिदीन ने रकम की है वो अपनी मिसाल आप है। यही वजह है कि लाखों साजिशों के बावजूद इस्लाम फैल रहा है जबकि यहूदियत सिमट रही है, सलीब पीछे हट रही है, बुतपरस्त तबाही की तरफ दौड़ रहे हैं। आज ज़मीन पर हर दिन के सूरज के साथ नए मुसलमान तुलू होते हैं। बिला मुबालगा हर साल लाखों नए अफराद इस्लाम में दाखिल हो रहे हैं। क्या ये तब्दीली नज़र नहीं आती कि पहली बार मीडिया पर मुजाहिदीन छाए हुए हैं, कहीं हज़रत मुल्ला बिरादर तो कहीं अर्तुगरुल गाजी, कहीं अफ़गान तालिबान तो कहीं उस्मान गाजी। कल तक कौन ये सोच सकता था कि इस्लामी तारीख के जिहादी दौर पर भी ड्रामे बनेंगे। इन ड्रामों में तकबीर के नारे, लंबे बाल, घनी दाढ़ियाँ, चमकती तलवारें, खून आलूद खंजर, तीर कमानें, सलीबियों की लाशें और जिहाद के गुलगुले होंगे। हाँ, आज ये सब कुछ हो रहा है। मैं इन ड्रामों की हिमायत नहीं कर रहा, सिर्फ ये अर्ज़ कर रहा हूँ कि दौर हाजिर के जिहाद ने दुनिया को कैसा तब्दील किया है कि आज जिहादी फातहीन के ड्रामे हॉलीवुड और बॉलीवुड की फिल्मों से ज़्यादा मकबूल हो रहे हैं। बात दूर निकल गई। हम कुरान मजीद में पढ़ते हैं कि अल्लाह ताला ने हज़रत मूसा अलैहिस्सलाम और उनके मानने वालों की नुसरत के लिए फिरौनियों पर तरह तरह के आज़ाब भेजे। 9 तरह के आज़ाब, 9 निशानियाँ। इनमें से एक निशानी मेंढक थी, एक निशानी जुएँ थी। तो क्या कोरोना इस फहरिस्त में शामिल नहीं हो सकता? आखिरी ज़माने में दज्जाल के हामियों का एक लश्कर जो हरमैन शरीफैन की तरफ बढ़ रहा होगा वो अल्लाह ताला के हुक्म से ज़मीन में धंस जाएगा। ज़मीन जब फटेगी तो इस काफिर लश्कर के साथ साथ कई मुसलमानों को भी निगल लेगी, मगर फरमाया गया कि वो मुसलमान कामयाब होंगे, वो अहले जन्नत में से होंगे। बज़ाहिर वो एक आज़ाब का शिकार हुए, मगर ये उनके लिए आज़ाब नहीं, शहादत का ज़रिया होगा। दुनिया में भी हम देखते हैं कि एक ही रेलगाड़ी में सवार कुछ अफराद क़ैद और मुसीबत की तरफ जा रहे होते हैं और कुछ राहत और इज़्ज़त की तरफ। बिल्कुल इसी तरह करोना से जो मुसलमान मुतासिर हो रहे हैं उनके लिए ये आज़ाब नहीं है, वो अगर करोना से वफात पाते हैं तो शहीद हैं। ये फ़र्क इसलिए है कि मुसलमानों के पास कलीमा तैयबा है और कलीमा तैयबा 7 ज़मीनों और 7 आसमानों से बड़ी ताकत और बड़ी नेमत है। मुसलमानों को चाहिए कि वो अहले कुफर के रोब से बाहर आएँ, वो अपनी कदर व कीमत को पहचानें। माजी भी अल्हम्दुलिल्लाह उनका था और मुस्तकबिल भी इंशाअल्लाह उनका होगा। आइए मदीना मदीना का रूहानी सफ़र करते हैं, देखें हज़रत आका मुहम्मद मदनी सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, अल्लाह ताला ने मेरे लिए ज़मीन समेट दी तो मैंने ज़मीन के मशरिक़ व मगरिब को देखा, बेशक मेरी उम्मत की हुक्मरानी वहाँ तक पहुँच कर रहेगी जहाँ तक मेरे लिए ज़मीन समेटी गई, और मुझे सुर्ख व सफ़ेद 2 ख़जाने दिए गए। मैंने अपने रब से अपनी उम्मत के लिए दुआ की कि इनको उमूमी क़हत से हलाक न फरमाए और न इन पर इनके गैरों में से कोई ऐसा दुश्मन मुसल्लत फरमाए जो इन्हें जड़ से ख़त्म कर दे। मेरे रब ने फरमाया, ए मोहम्मद, जब मैं कोई फ़ैसला फरमा लेता हूँ तो इसे तब बदलता नहीं। आपकी उम्मत के हक़ में आपकी ये दुआ मैंने कबूल की कि मैं इसे उमूमी क़हत से हलाक नहीं करूँगा और ना ही इन पर इनके गैरों में से ऐसा दुश्मन मुसल्लत करूँगा जो इन्हें जड़ से ख़त्म कर दे, अगरचे तमाम रूए ज़मीन के लोग इन मुसलमानों के ख़िलाफ़ जमा हो जाएँ। अलबत्ता इन मुसलमानों में से बाज़ लोग दूसरे बाज़ को हलाक करेंगे और बाज़ को कैदी बनाएंगे। हदीस मुबारका के बाद मजामीन तशरीह तलब हैं, अल्लाह ताला ने तौफीक अता फरमाई तो इंशाअल्लाह किसी मजलिस में इसकी तफसील आ जाएगी। फ़िलहाल जो हमारा मौजू है वो इसमें बिल्कुल वाज़ह है। सारी दुनिया के गैर मुस्लिम रूए ज़मीन के सारे दुश्मन इकट्ठे होकर भी मुसलमानों का खातिमा नहीं कर सकते। ज़ाहिर बात है, वादा करने वाले रब आलिमुल गैब हैं। उनके इल्म में था कि एटम बम भी बन जाएंगे, हाइड्रोजन बम भी वजूद पाएंगे। کیمیاوی ہتھیار بھی تیار ہوں گے ساری دنیا کو تباہ کرنے اور مٹانے کے دعوے دار بھی سامنے آئیں گے اپنی ٹیکنالوجی کے ذریعے زمین کے ایک ایک چپے کی مخلوق کو تابع بنانے کے اعلانات بھی ہوں گے مگر پھر بھی وعدہ فرمایا کہ کوئی بھی غیر مسلم قوت اور طاقت مسلمانوں کا خاتمہ نہیں کر سکے گی ہاں مسلمانوں کو جو جزوی نقصانات پہنچیں گے وہ اپنوں کے ذریعے پہنچیں گے اور غیروں کو بھی مسلمانوں پر مسلط کرنے میں ہمیشہ اپنوں کا ہاتھ ہوگا آج یہی اپنے بعض مسلمان ہمارے دشمن اسرائیل کو مسلمانوں پر مسلط کرنے کی کوشش کر رہے ہیں مگر ان کے لیے افسوس کی بات ہے کہ اسرائیل بیچارہ اتنا ہے ہی نہیں کہ وہ اتنی عظیم امت پر مسلط ہو سکے وہ خود تو ڈوب رہا ہے اس کی کشتی کو سہارا دینے والے بھی ڈوب مریں گے وہ مسلمان جو اہل اقتدار ہیں وہ اللہ تعالیٰ سے ڈریں اور اپنی مختصر سی زندگی کفر کی خدمت میں برباد نہ کریں زمین کا رنگ تیزی سے بدل رہا ہے سورة الفتح آج بھی قرآن مجید میں چمک رہی ہے اور مدینہ مدینہ سے فتح مبینہ کی صدا سنائی دے رہی ہے لا الہ الا اللہ لا الہ الا اللہ لا الہ الا اللہ محمد الرسول اللہ اللہم صلی علی سیدنا محمد وعلى آلہ وصحبہ وبارک وسلم تسلیما کثیرا کثیرا لا الہ الا اللہ محمد الرسول اللہ